सेक्टर बी बाट लाग अब बी टू बाट ए कति कति घर जति कति घर जति सक्यो जलेर भनेपछि चाहिँ निकै लगभग यहाँनिर के अरे समाचारमा लेखेको अनुसार यहाँ कान्तिपुरले छापेको थियो 400 घर जति भनेर त्यति हो ए भनेपछि एपट्टि पनि भेटेन उतापट्टि सीपट्टि पनि भेटेन ए भनेपछि कति बजीतिर लागेको आएको थियो काका राति मतलब बिहानको ए दिउँसोको 2 बजी हजुर ए अनि भनेपछि त्यो अरूले चाहिँ के गरे अनि जस्तै सामान निक्लेर भाग्नेहरू कता कता के गयो ए अनि अरूको भनेको राजेशहरूको पनि भ्याएन राजेशहरू भनेको राजेश है माथि अनि भाइलाई कहाँ लगेर राख्नु भयो अनि भाइलाई कहाँ लगेर राख्नु भयो अनि त्यो आगो लागेको बेला चाहिँ अनि अहिले चाहिँ घर अगाडि हुनुहुन्छ जम्मैजना त्यही सामानहरू के त खोज्दै होला नि जम्मै अरू अरू के गर्छन् त्यहाँ वरिपरि घर जल्नेहरू ए भनेपछि पुरै अस्ति पहिला गोल्डअप लागेको थियो गोल्डअपमा त त्यहाँभन्दा पनि त ठुलो लागेछ नि त होइन ए अनि कतिखेर दमकल आएर कतिखेर निभाउनु भयो दमकल त अनि सबै गोल्डअपमा थियो नि त धन्न धेरै चाहिँ भ्यान छ गोल्डामा जति. गोल्डामा त फेरि 700 एउटा गुवा छ नि. ए र त यहाँनिर स्कुलबाट आएर चाहिँ न्युज पढेको, त्यहाँनिर रेकर्ड गर्थेँ म न्युजहरू सुनेको त अनि हजुर हजुर हजुर हजुर हजुर. ए